टाइम्स एफएम 90.6 के हुँदैछ आजकल नेपाली चलचित्र क्षेत्रमा? के भन्छन् त चलचित्र कर्मीहरू? नेपाली फिल्म लाइनका सम्पूर्ण कुरा फिल्म लाइनमा बुधबार बिहान 9 बजे टाइम्स एफएम 90.6 मा फिल्म लाइन। फिल्म लाइन कतै पानी हो, कतै फुलले घाम जस्तै, कतै छहारी हो, कहिले बेग कहिले शान्त, कसैले आँधी कसैले सुखको आवाज हो। प्रहारले छुदैन लाग्दैन चोट पनि, हावाको झोका जस्तै छ पुग्दछ जता पनि। त्यही गर्छ उसको मनले जो ठिक ठान्दा छ। नमस्ते एन्ड अ भेरी गुड मर्निङ। टाइम्स एफएम 90.6 हो यो अनि सारदा तपाईँको साथमा अब एक घण्टासम्मको लागि आइसकेकी छु कार्यक्रम फिल्म लाइनको साथमा। ओम चलचित्रको टाइटल ट्र्याक तपाईँले सुनिसक्नु भएको छ शुरूआतमा नै। हरेक बुधबार बिहान 9 बजेदेखि 10 बजेसम्म टाइम्स एफएम 90.6 आउने गर्दछ कार्यक्रम फिल्म लाइन, जहाँ हामी नेपाली फिल्म कर्मीहरूको कुराकानी गर्छौं अनि फिल्म कर्मीहरूसँगकै अन्तरङ्ग कुराकानीको साथमा नेपाली फिल्मका गीत संगीत तपाईँको माझमा रहेर प्रस्तुत गर्छौं। र समय शुरू भइसकेको छ फिल्म लाइनको। ओम चलचित्रको गीतको यो निकै नै रमाइलो क्षणबाट शुरू भएको यो कार्यक्रम अब रहनेछ 10 बजेसम्म र ग्रेट टेक्निकल सपोर्टमा रहनु भएको छ लक्ष्मीजी. र अब भदौ महिनामा रिलिज हुन लागेको चलचित्र धुवा यो नशाको अलिकति कुरा गरौं. जुन चलचित्रका निर्माता हुन् रामप्रसाद रिजाल भने निर्देशक हुन् लक्ष्मण रिजाल र चलचित्रमा अभिनय गर्ने कलाकारहरूको कुरा गर्नुपर्दाखेरि नायिका निशा अधिकारी नायक आर्यन सिग्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने नायक आर्यन सिग्देलले अहिले समय आफ्नो काम गरेको समय अवधिभरिमा सबैभन्दा बढ़ी पारिश्रमिक 8 लाख लिएको कुराले पनि यो चलचित्र धुवा यो नशाले चाहिँ चर्चा परिचर्चा पाइरहेको छ. अब सबैभन्दा बढ़ी पारिश्रमिक लिएका नायक आर्यन सिग्देलको प्रस्तुति पर्फर्मेन्स कस्तो रहेको छ त्यो त चलचित्रको प्रदर्शन पश्चात मात्रै थाहा हुन्छ. उनले पैसा मात्र धेरै डिमाण्ड गर्छन् या पर्फर्म पनि राम्रो गर्छन् भन्ने कुराको समीक्षा भइ नै हाल्छ चलचित्र प्रदर्शन भइसकेपछि. यति भन्दा भन्दै यति बेला फिल्म लाइनमा धुवा यो नशाकै गीत हामी तपाईँको लागि राख्दैछौ कार्यक्रम फिल्म लाइनमा. यो नाता माया को कहीं तोड़ने कहीं जोड़ने यो आशा शिवन को कहीं मोड़ने ऐसे अलझी दिने त्यसै उडी जाने कुरा हो न सोच जीवन यो धुवा हो यसै त्यसै उडी जाने कुरा हो पछि यस्तो समय कहिले आउला बेलैमा होस् गर नत्र पछि पछुताउला पछुताउला तपाईँले सुन्नुभयो धुवा यो नशा फिल्मको गीत निकै नै सुमधुर गीत रहेको थियो. यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 9.6 मा कार्यक्रम फिल्म लाइन. www.timesfm906.com लगन गरेर पनि तपाईँले सुन्न सक्नुहुन्छ टाइम्स एफएम का विभिन्न कार्यक्रमहरू. अनि यति बेला भने शारदा तपाईँको साथमा छु र टाइम्स एफएम 9.6 जसले सुन्छ मस्त रहन्छ. मस्त मस्त रहनको लागि यति बेला हामीले कुराकानी गरिरहेका छौं फिल्म लाइनमा नेपाली फिल्मका अनि नेपाली फिल्मी गीत संगीतको. पछिल्लो समय गीत संगीतको कुरा गर्ने हो भनेदेखि अर्जुन पोखरेलको निकै निकै नै चर्चा परिचर्चा भइरहेको छ किनभनेदेखि अहिले जति पनि फिल्महरूमा आइरहेका छन् संगीत ती संगीतहरूमा अर्जुन पोखरेलको हावी हुन थालेको छ जबकि अर्जुन पोखरेललाई राम्रो संगीतकारको रूपमा चाहिँ लिन थालिएको छ अनि उनले संगीत दिएका चलचित्रका गीतहरू चाहिँ एकदमै मजाले चल्छन् भन्ने कुरामा पनि यति बेला चाहिँ सबैजना विश्वस्त रहेका छन् र उनले दिएको संगीतले सबैलाई आनन्द दिन्छ भन्ने खालको कुराहरू पनि आइरहेको छ हुन त अर्जुन पोखरेलसँगको व्यक्तिगत कुराकानीमा म यतिकै आएको होइन मैले धेरै लामो संघर्ष गरेको छु यो सांगीतिक क्षेत्रमा आउनको लागि अहिले पनि नउदाए म कहिले उदाउने होला भनेर भनिरहेका छन् अर्जुन पोखरेलले जे होस् अर्जुन पोखरेलको संगीत पछिल्लो समय चलचित्र क्षेत्रमा निकै नै छाइरहेको छ यसै बीचमा मेरो जीवनसाथी नामक चलचित्रमा पनि उनले संगीत दिएका छन् र यति बेला हामी यही चलचित्र मेरो जीवनसाथीको यो गीत राख्दैछौ कार्यक्रम फिल्म लाइनमा यस्तै हुन्छ कि यो मायामा यस्तै हुन्छ नि यो मायामा सँगै मर्ने बेर्थै किन सोचे पहिले हो बन कुरै छु यो मेरो दिलमा बालुवाको महल मैले कस्तो माया मुटुमा बिछाउने परेली रुझाउने माया कस्तो माया क्षेत्रका चार विधान सात विधाका उत्कृष्ट मात्र होइन सर्वोत्कृष्ट तीन तीन गीतहरुको प्रस्तुति हिट मिक्स टप थ्री नेपाली पप हिन्दी फिल्मी नेपाली फिल्मी हिन्दी पप टाइम्स एफएम 90.6 मा हरेक बिहीबार बिहान 10 बजे हिट मिक्स. Be a genuine customer. Buy a genuine product. Virgin Mobile Showroom, the most trusted multi-brand showroom. Contact 98511-98511. La la la la. Times FM 90.6 ma pratyek din aprana 4 baje. Selected pop. तपाईकै सेलेक्टेड आर्टिस्टबाट सुन्नुहोस् सेलेक्टेड पप. सेलेक्टेड पप मा यही बुधबार तपाईकै सेलेक्टेड आर्टिस्ट नीरा राय. झुट्टो कुरा बोल्दिन. योर सेलेक्टेड आर्टिस्ट होस्टिंग सेलेक्टेड पप लाइव फॉर यू. लुकी लुकी किन भाग्छौ लवली केटीहरु बाट किन तिमी लुकी लुकी लुकी सधैं लुकी सधैं लुकी कहिले सम्म जिउँछौ लुकी लुकी केटीहरुको क्रीम लगाए खुलेर जिउँ फेयर एन्ड ह्यान्डसम को साथ इमामी फेयर एन्ड ह्यान्डसम मा छ अमेरिकन लुमिना पेप्टाइड जो कुनै साधारण केटाहरुको फेयरनेस क्रीम भन्दा छ धेरै असरदार धेरै फास्ट लुकेर होइन खुलेर जिउ इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर 1 फेयरनेस क्रीम केटाहरुको लागि अब लवली होइन बन्नुहोस् हरेक दिन फेयर एन्ड ह्यान्डसम. आनन्द भूमि होस्टल फर गर्ल्स तपाईलाई पनि स्वागत छ. आनन्द भूमि मैती देवी र चाबहिलमा बुकिङको लागि 9801026748. एउटा सशक्त कलमको तीन दशक लामो संघर्ष अब उनाले त्यत्रो ठुलो पार्टी माओवादी पार्टीले मलाई आक्रमण गरेको त तपाईँले पनि थाहा छ होइन. मेरो परिवारै लिएर चाहिँ म चाहिँ त्यो अमेरिकाको कल्याण हुनु पर्यो यहाँ बस्न सक्ने अवस्थाै भएन र पाँच दिनसम्म नेपालको चाहिँ त्यो ब्रोसित अखबारको इतिहासमा पाँच दिनसम्म कुनै पत्रिका चाहिँ पोलिटिकल चाहिँ मलाई त्यो आक्रमणले चाहिँ बन्न भएको छ भने नेपाल समाचार पत्र बन्न भएको. नेपाली पत्रकारिताको चुनौती र संघर्षको कटु यथार्थ पत्रकार अशोक सिलवालद्वारा लिखित कलम पुष्करलाल श्रेष्ठको रोमाञ्चक पत्रकारिता. पत्रकारितामा रुचि राख्ने जो कोहीले पढ्नै पर्ने एउटा पुस्तक कलम. Coca-Cola and Coke are registered trademarks of the Coca-Cola Company. Contains added flavor and taste of fruit. Imami, Fair and Handsome. Press it at Times FM. भाई बंधु को झगड़ा सुने मुटु यो चर्कियो. इमामी फेयर एंड हैंडसम फ्रेश इट एट टाइम्स एफएम. Brought to you by Imami Fair and Handsome, Sansar ko number one fairness cream. Nisi Sakya office sadai time ma, kaam pani oh jhar ko namani. It's lunch time. Kya naram, kya swadilo, mukhai ma aayo pani, ani yo kasari khane. Ati pani, paustik pani, yo sab ho kamal hulas aata ko. Aja tere naram, paustik swadilo. Ki ta pilot, try garnu bhayo? Hulas bhaye, aru kina khojne? Omkar Dental Hospital, Satobato Chok, Lalitpur, phone 55324. CMB Finance, tapaiko samriddhi ko sajhedar. CMB Finance Limited, MI Building, Jamal Kamlakshi, Kathmandu. You deserve better. Sing with me, sing with him, sing together all the time. Come on. You deserve better. Whoa. Come on. That's a plan. You deserve better. के हुँदैछ आजकल नेपाली चलचित्र क्षेत्रमा के भन्छन् त चलचित्र कर्मीहरू नेपाली फिल्म लाइन का संपूर्ण कुरा फिल्म लाइन में। खुशियाले बसंत आयो आज हाम्रो मिलन चुरायो, खुशियाले बसंत आयो आज हाम्रो मिलन चुरायो, तिमीले आँखामा बिरह जलायो कसरी निष्ठुर भई छोरा चलायो, मलाई माफ गरिदेऊ मलाई खोलेर दिएको छु म सम्हाले राख सधैँ, हृदय खोलेर दिएको छु म सम्हाले राख सधैँ, तर्पण जस्तो निछल जान पाउने छैन कतै, तारा चुनेर दिउँ भने ती भन्दा प्यारे तिमी, चन्द्र र तारा चुनेर दिउँ भने ती भन्दा प्यारे तिमी, मुस्कान हेरो मोती का दाना सौन्दर्य की हौ धनी, धम्माका फिल्मको यो गीत तपाईँले सुन्नुभयो। यो गीतमा संगीत रहेको थियो दीपक शर्माको भने आजभन्दा चार वर्ष अगाडि निर्माण भइसकेको चलचित्र धम्माका गत शुक्रबारबाट उपत्यकामा प्रदर्शनमा आएको हो र जुन चलचित्रमा सुमन सिंह उषा पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने आजभन्दा चार वर्ष अगाडि अर्थात् सुमन सिंहले अभिनय गरेकै कुरा गर्ने हो भनेदेखि सुमन सिंहले अभिनय गरेको तेस्रो चलचित्र हो धम्माका, जबकि सुमन सिंहले यति बेलासम्म झण्डै 80 भन्दा बढी चलचित्रहरूमा चाहिँ उनले अभिनय गरिसकेका छन् र धम्माका चलचित्रमा उनको गेटअपदेखि लिएर उनको बडी स्ट्रक्चर त्यहीँबाट पनि थाहा हुन्छ। सुमन सिंह नेपाली फिल्म इन्डस्ट्रीमा हिरो बन्न लायक हुन् कि होइनन् भन्ने कुरा र अहिले कुरा गर्ने हो भनेदेखि नायक सुमन सिंहको चाहिँ डिमाण्ड पनि बढ़िरहेको छ, तर चर्चा परिचर्चा भने सुमन सिंहको खासै हुँदैन र अहिले लगातार सुमन सिंहले नै अभिनय गरेको चलचित्रहरू एकै सातामा जुड्न थालेका छन्। अहिले पनि यस्तै नै भइरहेको छ र यति बेला अर्को चलचित्रको पनि त्यस्तै कुरा रहेको छ, नबोलेनी हाँसिराखन, जुन चलचित्र पनि अब रिलिज हुने कुरा रहेको थियो श्रावण महिनामै, तर श्रावण महिना बितिसक्यो, अब यसको डेट फेरि दोहोऱ्याएर तोकिन्छ होला, कहिले तोकिन्छ थाहा छैन, तर गीतले भने चाहिँ यति बेला निकै नै चर्चा परिचर्चा पाइरहेको छ, जसलाई निर्देशन गरेका हुन् आरबीकी शरदले भने यति बेला हामी यही नबोलेनी हाँसिराखन फिल्मको गीत राख्दैछौ। यति बेला कार्यक्रम फिल्म लाइनमा नबोलेनी हाँसिराखनको टाइटल ट्र्याक। आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ, प्यारो मान्छेले माया लुकाउँदा पनि खुसी लाग्छ। आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ, प्यारो मान्छेले माया लुकाउँदा पनि खुसी लाग्छ। दुःख पीडा हाँसो खुसी साँची राखन हो नबोले नि हाँसी राखन, नबोले नि हाँसी राखन। मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए, यस्तो गल्ती गरिरहन्छु म। मन पराउनु गल्ती भए, माया गर्नु गल्ती भए, यस्तो गल्ती गरिरहन्छु म। सजाय नै दिने भए जन्म कैद भोगी दिन्छु म, ओ सजाय नै दिने भए जन्म कैद भोगी दिन्छु म। जुनी जुनी सयो राखन हो नबोले नि हाँसी राखन, नबोले नि हाँसी राखन। छु माया गर्छु सँगै जिउने बाचा गर्छु, दिल भित्र सजाएर राख्छु। ओ मन पराउँछु माया गर्छु सँगै जिउने बाचा गर्छु, दिल भित्र सजाएर राख्छु। साथ तिम्रो पाए भने जुनी जुनी तिम्रै हुन्छु ओ साथ तिम्रो पाए भने जुनी जुनी तिम्रै हुन्छु हाम्रो माया सधै सधै साची राखन हो न बोले नि हाँसी राखन हो न बोले नि हाँसी राखन न बोले नि हाँसी राखन हो न बोले नि हाँसी राखन Your request, dedications, and SMS with heart bouncing remix numbers. तपाईको दिनको फेरि एउटा अर्को सुरुवात साँझ छ बजे टाइम्स एफएम 9.6 मा रिमिक्स एक्सप्रेस सँगै Domain registration, web hosting, web development, e-commerce solutions, internet marketing, web maintenance and update. Full-fledged web solutions at Mount Digit Technology. Ekantakuna Jaulakal. Phone 5300799. Log on www.mountdigit.com. Business solution starts here. Kantipur Valley College announces admission open in BTech, BBA and MBA. Entrance date 11th August 2012. Students from physical and biological groups can apply for BTech. Contact Kantipur Valley College, Gumaripati, Lalitpur. Phone 5538-233-9851-007598. Musical figure at Times FM. वरिष्ठ शिला बहादुर मोक्तान. दुनियाको झन्झट किन मलाई रहनु छ सधैं दिल जलाई त्यति बेला रेडियो नेपाल थियो रेडियो नेपाल खुब सुन्थेन अनि त्यो रेडियो नेपाल गीतहरू सुन्नलाई मैले एक रुपियाँ दुई रुपियाँ एक रुपियाँ दुई रुपियाँ गरेर जम्मा गरेर मैले 125 एउटा रेडियो किनेको थिएँ रेडियो किनेर त्यो रेडियो जहिले पनि साथ नै हुन्थ्यो कतै कहिले कहीँ त साथीहरूले खुब दिन्छौँ भने त्यो रेडियो दिएर जान्थ्यो त्यति बेला त्यो लाउरेहरूले बोक्ने टाइपको एकदम के अरे छालाको कभर भएको है सट्टा खेल्छ नि त नि त्यहाँदेखि त्यो रेडियो ठुलो साउन्ड पारेर पारे गाउँसम्म सुन्ने गरी बजाइन्थ्यो है श्रष्टाप्रति हाम्रो सम्मान हजुरले भन्नुभयो जस्तै विश्वासिलो नाम र गुणस्तरीय कामको लागि त सहरमा छ एउटै मात्र नाम रोयल कलेक्शन सेन्टर बाग बजार फोन नम्बर 4259939 के हुँदैछ आजकल नेपाली चलचित्र क्षेत्रमा के भन्छन् त चलचित्र कर्मीहरू नेपाली फिल्म लाइनका सम्पूर्ण कुरा फिल्म लाइनमा मेरो यो मनको चाल र जिलो मेरो यो तनको हालको सिलो बेहोसी बढ्छ तिमीलाई देख्दा जुन पैचोनी होइन उधारैले जाऊ जीवन Baby, take me with you. I just want you. Oh, if I blew, what do you say? Late Saturday, late Saturday. Push, don't you find a baby. पप्लु व्हाट डू यू से हाईवे को पप्लु तपाईले सुन्नु भयो सुबानी मुक्तानको स्वर रहेको थियो नि भूपेन्द्र खड्काले लेखेका हुन् यो गीतलाई र यति बेला हाईवे को यो गीतले पनि निकै नै चर्चा प्रचार पाइरहेको थियो यो विशेष तह कस्तो हुन्छ भनेदेखि आइटम सङको बजार यति बेला कलिउड नगरीमा निकै नै छाइरहेको छ आइटम सङले गर्दाखेरि चाहिँ फिल्म चल्ने कुरामा पनि यति बेला चाहिँ निर्माता निर्देशकहरू एकदमै विश्वस्त रहेका छन् किनभनेदेखि आइटम सङले मान्छेलाई नचाउँछ मान्छेको मुड फ्रेस गराइदिन्छ त्यो सही पनि हो र कतिपय बेला चाहिँ आइटम सङकै कारणले गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि एकदमै आइटम सङमा चाहिँ त्यो जुन राख्ने शब्दहरू हुन्छ त्यो शब्दहरूमा भल्गारिटी बढी भइसकेपछि चाहिँ त्यसले पनि विकृति ल्याएको कुराहरू पनि यति बेला चाहिँ बजारमा चलिरहेको छ चल्ने कुरा चलिरहन्छन् मान्छेले गर्ने कुरा गरिरहेका छन् त्यो कारणले गर्दाखेरि यसको कुनै लेखाजोखा नहुँदाखेरि चाहिँ विकृति विसङ्गति चाहिँ एक खालको आइ नै रहेको छ र यो त थियो हाईवेको कुरा जुन फिल्म यति बेला रिलिज भइ नै रहेको छ अब कुरा गरौं चलचित्रका नायिकाहरूको चलचित्रको नायिकाहरूको कुरा गर्नुपर्दाखेरि नेपाली हिन्दू नारीहरूको महान चाड तीज नजिकिँदैछ र यति बेला टेलिभिजनमा हामी देख्न सक्छौ तीजकै गीतहरू जताततै छाइरहेको छ यसै बीचमा चलचित्रका नायिकाहरूको अनुहार पनि तीजको गीतमा छमछमी नाचेको यति बेला चाहिँ देख्न सकिन्छ प्राय नायिकाहरू चाहिँ तीजको गीतमा रातो साडीमा सजिएर नाचिरहेका छन् जबकि नायिकाहरूले आफ्नो फिल्मको एउटा अभिनय गर्ने पाटोलाई छोडेर यता तीजको गीतमा पनि नाच्न भ्याइरहेका छन् जुन कुराले आम दर्शकले चाहिँ टेलिभिजनमा तीजको गीतहरूमा पनि नायिकाहरूलाई चाहिँ यति बेला देख्न पाइरहेका छन् यो त मैले प्रसंग बस तीजको कुरालाई जोडेर भने र यति बेला भने चाहिँ अर्को एउटा गीतमा तपाईँको लागि राख्दैछु मालतीको भट्टी र मालतीको भट्टीको निकै नै चर्चा भयो तर खासै यस चलचित्रले आम दर्शकको मन भने छुन सकेन तर पनि यति बेला हामी राख्दैछौ कार्यक्रम फिल्म लाइनमा मालतीको भट्टीको यो गीत बोतल को धमिलो पानी ले जाने लियो पिउने पानी ले तप्पी देऊ ना मालती यो जुनी नै रात बन्दकी तप्पी देऊ ना मालती यो जुनी नै रात बन्दकी सुनी देऊ ना मालती यो जुनी को तिमी सारथी देऊ ना मालती यो जुनी नै रात बन्दकी कम्पनी दिदेउला एक्लै पनि पिदेउला साँचैमा मात्र हैन सबेरै पिदेउला बोतलको धमिलो पानीले पिउने बाले हो पिउने बाले प्युला न मानी झर्को लौ हेरा पानी झैछ सपा निर्मल यो मेरो मन यहाँ भित्र केवल नशा बिकदै न है दुबन मोह तिम्रे मालती तिमी मेरो साथी भाइ घुमी नाचौला कम्बारै बाँचौला घरबारै छोडेर भक्तिमै बाँचौला के जो बना को मत राम्रो रमेरै दिदिउला बोतल को जमिलो पानी ले जाने लियो पिउने पानी ले साताका उत्कृष्ट नेपाली गीतहरुको उतार चढाव छनौट हाम्रो भोटिङ तपाईको अ कम्प्लिट काउन्टडाउन चार्ट इमामी फेयर एन्ड ह्यान्डसम टाइम्स पप चार्ट टाइम्स एफ 90.6 मा प्रत्येक बुधबार अपरान्न 3 बजे इमामी फेयर एन्ड ह्यान्डसम टाइम्स पप चार्ट इमामी फेयर एन्ड ह्यान्डसम टाइम्स पप चार्ट ब्रट टु यु बाइ इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर 1 फ्रेन्ड स्क्रिन Be a genuine customer. Buy a genuine product. Virgin Mobile Showroom. The most trusted multi-brand showroom. Contact 98511 98511. Imami Fair and Handsome Fresit at Times FM Aaj feri malai mero gaon ko yaad aayo Saathi sangi mile khelne thaon ko yaad aayo Aaj feri malai mero gaon ko yaad aayo साथी संगी मिले खेलने ठाउँ को याद आयो प्रियसी को सम्झनाले झन् धेरै सतायो बामा को यादले मलाई धर धरी रुवायो बामा को यादले मलाई धर धरी रुवायो आज फेरि मलाई मेरो गाउँको याद आयो इमामी फेयर एन्ड ह्यान्डसम फ्रेसिट एट टाइम्स एफएम ब्रट टु यु बाइ इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर 1 फ्रेन्ड स्क्रिन लग अन टु www.educationsansar.com एजुकेशन फर द नेक्स्ट जेनेरेसन Times FM 90.6 ma pratyek din aprana 4 baje selected pop tapai kai selected artist bata sunnu hos selected pop ma yahi budhbar tapai kai selected artist Neera Rai chutu kura buldina your selected artist hosting selected pop live for you ओमकार डेंटल हॉस्पिटल सातोबाटो चोक ललितपुर फोन 5532411 सीएमबी फाइनान्स तपाईको समृद्धिको साझेदार सीएमबी फाइनान्स लिमिटेड यमआई बिल्डिङ जमल कमलाक्षी काठमाडौँ सिंग विथ मी सिंग विथ हिम सिंग टुगेदर ऑल द टाइम deserve better. Whoa, that's a fair. टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति जस्ट म्युजिक मात्र गीत संगीत अहिले 11 बजेदेखि के हुँदैछ आजकल नेपाली चलचित्र क्षेत्रमा के भन्छन् त चलचित्र कर्मीहरू नेपाली फिल्म लाइनका सम्पूर्ण कुरा फिल्म लाइनमा बदनाम होई निकै नै रमाइलो गीत थियो यो हिन्दी फिल्म मुन्नी बदनाम होईको गीतलाई नै तोडमोड गरेर नेपाली फिल्म थ्याङ्क यूले राखेको गीत हो यो यति बेला यो गीतको प्रमोसन निकै थालिएको छ र यो गीत थ्याङ्क यू फिल्मको हो भनेदेखि थ्याङ्क यू फिल्मलाई निर्माण गरेका हुन् सुरज प्रधानले यस अगाडि पनि उनले थुप्रै फिल्महरू निर्माण गरिसकेका छन् र पछिल्लो समय नेपाली चलचित्रकर्मीहरू विशेषतः अलि पुरानो चलचित्रकर्मीहरूको कुरालाई पनि अलिकति जोडौं पुरानो चलचित्रहरूको कुराकानी गर्नुपर्दाखेरि शिव रेग्मी जो चाहिँ एकदमै सफल निर्देशकको रूपमा नेपाली फिल्म इन्डस्ट्रीमा छाइरहेका व्यक्ति हुन्, तर पछिल्लो समय उनले निर्देशन गरेको फिल्महरू पनि एकाएक फ्लप हुँदै गइरहेका छन् भने, यति बेला सो सिम्पल नामक फिल्म मार्फत चाहिँ उनले दुईजनालाई डेब्यू गराएका छन्। एक आफ्नै छोरी भावना रेग्मीलाई नायिकाको रूपमा र अर्को प्रदीप भारद्वाजका भाइलाई नायकको रूपमा चाहिँ उनले डेब्यू गराएका छन् सो सिम्पलमा, र यति बेला सो सिम्पलको प्रमोसनमा जुटिरहेका छन् निर्देशक शिवर रेग्मी। अब फिल्म कहिलेबाट प्रदर्शनमा आउँछ त्यो भने हामीले आगामी दिनमा नै थाहा पाउँछौ। र यति बेला भने बिन्दास चलचित्रको कुरा गरौं। बिन्दासकै निकै चर्चा परिचर्चा रमझम छाइरहेको छ, सबै चलचित्रहरूको पनि छाइरहेको छ। यसै बीचमा चाहिँ बिन्दास चलचित्रको गीत हामी राख्दैछौ कार्यक्रम फिल्म लाइनमा। बिन्दास फिल्मको रिमझिम रिमझिम पानी पर्यो यो गीत सँगसँगै आजको लागि कार्यक्रम फिल्म लाइनबाट शारदाले टाटा बाई बाई भन्नुपर्ने समय आइसकेको छ। एक घण्टा साथ रहिदिनु भयो यसको लागि थ्याङ्क यू सो मच। एक घण्टासम्म ग्रेट सपोर्ट गरिदिनु भयो लक्ष्मीजी, थ्याङ्क यू सो मच। तपाईँको मेरो भेट अन्य कार्यक्रममा भइ नै हाल्छ, अनि फिल्मी कुराकानी लिएर हामी फेरि अर्को बुधबार आउने नै छौँ। त्यसभन्दा अगाडि पनि फिल्मी कार्यक्रम आइ नै रहन्छ टाइम्स एफएममा, ट्युन गर्दै रहनुहोला। आजलाई शारदा कार्यक्रम फिल्म लाइनबाट बिदा हुन्छु। बाई बाई, हेभ अ ग्रेट डे, मुभ अहेड।